सत नाम श्री वाहे गुरु साहेब जी सोरठ महल्ला पहला जिनी सतगुर सेवया प्यारे तिनके साथ तरे तिना ठाक न पाइए प्यारे अमृत रसन हरे बूटे पारे पै बिना प्यारे तारे नजर करे जिनी सतगुर सेवया प्यारे तिनके साथ तरे तिना ठाक न पाइए प्यारे अमृत रसन हरे बूटे पारे पै बिना प्यारे तारे नजर करे पी तू है सालाहना प्यारे पी तेरी सालाह वेण बोहेथ पै डुबिए प्यारे कंधे पाए कहाह रहाओ सालाही सालाहना प्यारे दूजा अवर ना कोई मेरे प्रभु सालाहन से तले प्यारे शब्द रत्ते रंग होए तिसकी संगत जे मिले प्यारे रास ले तप्त विलोय पत परवाना साच का प्यारे नाम सच्चा निशान आया लिख ले जावना प्यारे हुकमी हुकम पशान गुरबिन हुकम ना बूझिया प्यारे साचे साचा तान हुकम अंदर निम्मया प्यारे हुकम उदर मजार हुकम اندر جمیا پیارے اداؤ سر کے پار گرمکھ درگہ جانیے پیارے چل کارج سار حکم اندر آیا پیارے حکم جادو جائے حکم بن چلائیے پیارے من مکھ لہ سجائے حکم سبد پشانیے پیارے درگہ پیدا جائے حکم گنت گنائیے پیارے حکم ہوم دو حکم پوے پوائیے پیارے آوگن مٹھیرو حکم سنیاپ ساہ کا پیارے سچ ملا وڈے آئی ہوئے آکھن اوکھا آکھیے پیارے کیو سنیے سچ ناؤ جنی سو سالا ہے پیارے ہو تین بلہار جا ناؤ ملا سنتوکیاں پیارے ندری میل ملا کائیں کاغد جے تھیا پیارے من مسواری تار للتا لکھن سچ کی پیارے ہر گن لکھو ویچار تن لکھاری مان کا پیارے ساچ لکھ اور تار کایا کاغد جے تھیا پیارے من مسوانی تار للتا لکھن سچ کی پیارے ہر گن لکھو ویچار تن لکھاری مان کا پیارے ساچ لکھ اور تار واہِ گرو جی کا خالصہ واہِ گرو جی کی فتح سورٹھ محلہ پہلا جنی ست گور سیویا پیارے تن کے ساتھ ترے تنا تھاک نہ پائیے پیارے امرت رسن ہرے بوٹے پارے پے بنا پیارے تارے نظر کرے